تفسير بسم الله الرحمن الرحیم. زینہ خوبصورت بنا دی گئی للناس لوگوں کے لیے. کیا چیز؟ حب الشہوات خواہشات کی محبت. کن کن چیزوں کی خواہشات اور کن کن چیزوں کی محبت جن کا ذکر آگے آ رہا ہے. زینہ کا لفظ زی یہ نون سے ہے. زینت کا لفظ اردو میں بھی استعمال ہوتا ہے. اس کا معنی ہوتا ہے خوبصورت بنانا، آراستہ کرنا، سجانا، نظروں میں یا دل میں کھبا دینا. تو گویا پھر معنی کیا ہوا کہ لوگوں کے دلوں میں سجا دی گئی، کھبا دی گئی، خوبصورت بنا دی گئی. حب الشہوات، شہوات کی محبت. شہوات شہوت کی جمع ہے. شہوت کا معنی ہوتا ہے للچانا، آرزو کرنا، خواہش کرنا. شہوت دراصل کسی چیز کی طرف نفس کے یا دل کے شوق کا نام ہوتا ہے، یعنی کسی بھی چیز کی طرف دل کا کھچنا. وہ قوت جو کسی چیز کی اشتہا کرتی ہے. اشتہا کس کو بولتے ہیں؟ اردو میں استعمال ہوتا ہے نا، بھوک، کریز. یعنی انسان کے اندر کی وہ قوت شہوت کہلاتی ہے جو دراصل کسی چیز کے لیے ایک اٹریکشن رکھتی ہے یا اشتہا رکھتی ہے یا بھوک رکھتی ہے یا کریو رکھتی ہے. تو یہاں پر شہوت سے مراد مرغوب چیزیں ہیں، محبوب چیزیں ہیں، پسندیدہ چیزیں ہیں جن کی طرف دل کھچتا ہے. تو زینہ للناس، خوبصورت بنا دی گئی لوگوں کے لیے. گویا فطرت میں ہی یہ چیز رکھ دی گئی، حب الشہوات، خواہشات کی محبت. کن چیزوں کی خواہشات؟ من النساء، عورتوں میں سے. یعنی مردوں کے دل میں عورتوں کی محبت رکھ دی گئی، عورت کی اٹریکشن رکھ دی گئی. نبی صلی اللہ علیہ وسلم نے فرمایا، حبب الیہ النساء والطیب. مسلم احمد کی یہ روایت ہے جس کا معنی ہے مرغوب کر دی گئی میرے لیے عورتیں اور خوشبو. اس حدیث سے بھی اندازہ ہوتا ہے کہ نبی صلی اللہ علیہ وسلم کی نگاہ مبارک میں عورت کا مقام کیا تھا. اسے پسندیدہ قرار دیا گیا، نہ کہ مبغوض. پھر اسی طرح آپ صلی اللہ علیہ وسلم نے اچھی عورت کی تعریف کرتے ہوئے فرمایا، خیر متاع الدنیا المرأة الصالحة. دنیا کی بہترین متاع نیک عورت ہے. یعنی عورت ناپسندیدہ چیز نہیں، جیسے کہ دوسرے مذاہب میں کیا سمجھا جاتا ہے کہ وہ شیطان کا آلہ کار ہے یا پاؤں کی جوتی ہے. نہیں، اگر عورت اچھی ہے تو اس سے بڑھ کر دنیا کی کوئی نعمت نہیں، لیکن اگر وہ بری ہے تو پھر اس سے بڑھ کر نقصان دہ چیز بھی کوئی نہیں. جیسا کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، ما ترکت بعدی فتنة ادر علی الرجال من النساء. اس کا ترجمہ کیا ہے؟ کہ میں نے اپنے بعد مردوں کے لیے عورتوں سے بڑھ کر نقصان دہ کوئی فتنہ نہیں چھوڑا. یعنی مردوں کے لیے سب سے زیادہ نقصان دہ چیز عورت کا فتنہ ہو سکتا ہے. حضرت ابو امامہ رضی اللہ تعالی عنہ سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، خدا کا مومن بندہ خدا سے تقوی کے بعد جو چیز سب سے زیادہ بہتر اپنے لیے انتخاب کرتا ہے وہ نیک بخت عورت ہے، جس کو وہ حکم دے تو وہ فوراً اس کی بات مان لے، اس کی طرف دیکھے تو اس کا دل خوش کر دے، اس کو قسم دے تو وہ اس کی قسم پوری کر دے، اور اگر وہ غائب ہو تو اس کے پیچھے اپنی عزت اور اس کے مال کی حفاظت کرے۔ تو عورتیں اپنی عادات میں، اپنی فطرت میں اگر نیک ہیں تو دنیا کی سب سے بہترین چیز ہیں، ان سے بڑی نعمت کوئی نہیں۔ لیکن اگر وہ بگڑ جائیں تو اس سے بڑا فتنہ کوئی نہیں۔ والبنین، اور بیٹے۔ کئی لوگ کہتے ہیں بیٹیاں نہیں، تو وہ یہ نہیں دیکھتے کہ بنین سے پہلے نساء آ چکا ہے اور نساء میں ہی لڑکیاں موجود ہیں، بیٹیاں نساء کے اندر شامل ہیں، ان کا ذکر تو بیٹوں سے بھی پہلے ہو گیا۔ والبنین، اور بیٹوں کی محبت۔ اولاد کی محبت بھی انسان کی فطرت میں ہے، اور یہ بھی کوئی ناپسندیدہ چیز نہیں۔ ظاہر ہے اولاد ہوگی، نسل بڑھے گی تو امت مسلمہ میں اضافہ ہوگا، اسی لیے نبی صلی اللہ علیہ وسلم نے فرمایا تزوج الودود الولود فإنی مکاثر بکم الامم یوم القیامہ۔ ایسی عورت سے شادی کرو جو محبت کرنے والی ہو، بچے جنم دینے والی ہو، یعنی بہت بچے پیدا کرنے والی ہو، کیونکہ قیامت کے دن میں دوسری امتوں کے مقابلے میں اپنی امت کی تعداد کی کثرت پر فخر کروں گا۔ تو اس لیے اولاد کا ہونا پسندیدہ ہے، اولاد کا نہ ہونا یا اولاد سے نفرت کرنا یا اولاد کو قتل کرنا یا ختم کرنا یا ان کو گھٹانے کی کوئی تدبیر کرنا، یہ ایک غیر فطری عمل ہے۔ اور اگر اولاد نیک ہو تو انسان کے لیے صدقہ جاریہ ہے، اور اگر وہ بھی بگڑ جائے تو انسان کے لیے اس کی دشمن ہے۔ جیسے قرآن پاک میں آتا ہے ان من ازواجکم و اولادکم عدو لکم فاحذروا، بے شک تمہاری بعض بیویاں اور تمہارے بچے تمہارے دشمن ہیں، پس ان سے محتاط رہو۔ قیامت کے دن ایک شخص آئے گا اور اسے کیا کہا جائے گا کہ تمہارے بچے تمہاری نیکیاں کھا گئے، یعنی بعض بچے بگڑ کر سرکش ہو کے اپنے ماں باپ کے لیے دنیا میں بھی بدنامی کا سبب بنتے ہیں اور آخرت میں بھی اعمال کے نقصان کا سبب۔ لیکن اصلاً بچے ایک نعمت ہے اور ان کے لیے کشش انسان کی فطرت میں رکھ دی گئی ہے۔ والقناطیر المقنطرۃ، قناطیر، قاف نون طیرے، یہ ربائی مادہ ہے۔ ربائی، ربائی کس کو بولتے ہیں؟ چار والا۔ بہت ریئر ہیں ایسے مادے، لیکن نوٹ کر لیجئے۔ تو قناطیر کا لفظ قاف نون تو رے سے ہے، یہ ربائی ہے، اس سے مراد ڈھیر و مال ہے۔ بلندی کے لیے بھی یہ لفظ آتا ہے، بڑے پل اور اونچی عمارت کو قنطرہ بولتے ہیں۔ تو مال کو اگر ایک جگہ جمع کیا جائے اور ڈھیر کی شکل میں ہو تو وہ بھی ایسے ہی لگتا نا جیسے کوئی اونچا پہاڑ ہے۔ اسی مناسبت سے مال کی کثرت کے لیے قنطار کا لفظ آتا ہے۔ آج کل 100 کلو کے وزن کے برابر کسی چیز کے لیے لفظ قنطار استعمال ہوتا ہے، اور قناطیر کے ساتھ مقنطرہ اکٹھے کیے گئے۔ والقناطیر المقنطرۃ، اور اکٹھے کیے ہوئے خزانے، ڈھیر و مال۔ کس کس قسم کا مال؟ من الذہبی، سونے میں سے، والفضۃ، اور چاندی میں سے، یعنی سونے چاندی کے ڈھیر انسان کو اٹریکٹ کرتے ہیں۔ इंसान सारी जिंदगी उनको जमा करने की ही फिक्र में लगा रहता है और इनकी कसरत की तलब भी इंसान की फितरत में है। अल्लाह को मुत्तकासुर, गफलत में डाला तुमको कसरत की तलब में। वलखैल मुसव्वमति, वलखैल और घोड़े। खैल का लफ्जी मतलब होता है अकड़ कर चलना, ख्याल भी इसी से है क्योंकि तकब्बुर का ताल्लुक भी ख्याल से होता है। आप अपने बारे में जैसा चाहे ख्याल करें, और चाल में भी तकब्बुर उस वक्त आता है जब इंसान के दिमाग में कोई ऐसा ख्याल हो। तो घोड़े की चाल में आप देखेंगे कि एक खास किस्म की बड़ाई होती है जब वो चलता है, तो इसी से घोड़े के लिए अरबी में ख्याल का लफ्ज इस्तेमाल होता है। अल मुसव्वमति, निशान जदा, निशान लगे हुए। सीन वाव मीम, सोम कहते हैं निशान को। मुराद है आला नस्ल के घोड़े। वलखैल मुसव्वमति, और निशान जदा घोड़े। उस जमाने में भी रवाज था और आज भी ये रवाज है कि जो उम्दा नस्ल के आला तरीन घोड़े होते हैं उन पर खास किस्म के निशान लगाए जाते हैं या नंबर लगाए जाते हैं। इससे मुराद आज के दौर में खास नंबरों वाली गाड़ियां भी हो सकती हैं, क्योंकि घोड़े और गाड़ी में एक खास रिजेम्बलेंस है। दोनों ही सवारी के लिए इस्तेमाल होते हैं, और न सिर्फ सवारी के लिए बल्कि प्रेस्टीज के इजहार के लिए भी, ताकत के इजहार के लिए भी। और हॉर्स पावर तो वैसे ही मशहूर है। वलखैल मुसव्वमति, और निशान लगे हुए घोड़े, खूबसूरत घोड़े। वल अनाम, और मवेशी जानवर। मवेशी जानवरों में क्या आता है? ऊंट, गाय, बकरी, भेड़, इन सब को इकट्ठा ही नाम दे दिया गया, अल अनाम। आप देखिए कि यहाँ ना ऊंट का जिक्र है ना गाय भैंस का जिक्र है, उसके बरक्स घोड़ों का जिक्र है। हालांकि गाय भैंस भी तो माल है, उनका भी बहुत फायदा है, लेकिन उसके मुकाबले में घोड़े के अंदर एक खास अट्रैक्शन है, एक खास खूबसूरती है, इसलिए इसका जिक्र किया गया। और फिर घोड़ा एक ऐसी चीज है जिसका फायदा हर जमाने और हर दौर में रहता है, यानी जो हमेशा इंसान के लिए हर दौर में अट्रैक्शन का जरिया बना है और हर किस्म के हालात में अवेलेबल भी होता है। वलहर्स, और खेती यानी फसलें, जमीन में मुख्तलिफ चीजों का उगाना जो इंसान के लिए मालो दौलत में इजाफे का सबब होता है, और बसा औकात उसके लिए दुनिया में मकाम और मर्तबे का भी इजहार इससे होता है कि किसके पास कितनी जमीन है, कौन कितनी जमीन ओन करता है। तो जमीन में भी इंसान के लिए बहुत अट्रैक्शन। और आपने देखा होगा कि बहुत सी लड़ाइयां जमीन की वजह से होती हैं। जर जन जमीन का जो मुहावरा मशहूर है, तो ये तमाम चीजें इंसान के लिए खूबसूरत बना दी गई। इनका जिक्र करके क्या फरमाया? जालिका मताउल हयात दुनिया, ये दुनिया की जिंदगी का सामान है, ये दुनिया की जरूरत है। वल्लाहु, और अल्लाह ताला, इंदहु उसके पास, हुस्नुल मआब, बेहतरीन ठिकाना है, बेहतरीन लौट कर जाने की जगह है। यानी दुनिया में ये चीजें अगरचे इंसान के लिए एक नेमत है, इंसान की सहूलत के लिए है, फायदे के लिए है, लेकिन कभी भी इंसान इन चीजों पर तवक्कुल ना करे, इन पर तकिया ना करे, बल्कि हमेशा अपनी निगाह आखिरत पर ही रखे और इस बात को हमेशा याद रखे कि उसे एक दिन वापस जाना है, और वहां जाकर जो कुछ मिलेगा वो दुनिया से कहीं ज्यादा बेहतर है। तो इस आयत के दो माने हो गए, एक तो ये कि इन चीजों पर भरोसा ना किया जाए बल्कि अगली जिंदगी पर भी नजर रखी जाए, दूसरे ये कि इन नेमतों से फायदा उठाते हुए इन्हें आखिरत की जिंदगी को बेहतर बनाने के लिए इस्तेमाल किया जाए। इसमें एक हजरत बहाउद्दीन जकरिया मुल्तानी की मिसाल है इस आयत से रिलेटेड। मालूम है कौन थे वो, कहां से ताल्लुक था उनका? मुल्तान से। हजरत बहाउद्दीन जकरिया ने ऐसे वक्त में दीन का काम शुरू किया जबकि मदारिस में लोगों को तर्क दुनिया की तालीम दी जाती थी। यानी जो लोग दीन पढ़ते थे वो क्या तालीम देते थे? तो दुनिया छोड़ दो। आपने अपने शागिर्दों को दुनिया हासिल करने से मना नहीं किया लेकिन साथ ही गुनाहों से बचने की तलकीन की। आप तजारत और ज़रात करते थे, आपके इन कामों के निगरान आपके कारिंदे थे, बहुत ज्यादा मालो दौलत रखते थे मगर उस सारे मालो दौलत से अल्लाह के दीन की सरबुलंदी का काम लेते थे। यानी जो भी माल कमाते थे उसे दीन के फायदे में या दीन की तरक्की में लगाते। बावर्ची खानों में तरह तरह के खाने पकते मगर उस वक्त तक दस्तरखान पर न बैठते जब तक वहां पर गुरबा और जरूरतमंद न होते। आपका कायम करदा मदरसा जहां दीनी तालीम के साथ दुनियावी उलूम पर भी तवज्जो दी जाती थी बाद में बहाउद्दीन जकरिया यूनिवर्सिटी के नाम से मशहूर हुआ। तो इससे पता चलता है कि एक मुसलमान की सोच कितनी मोतदिल होती है। वो दीन और दुनिया दोनों को साथ लेकर चलता है। वो दुनिया की मोहब्बत में गिरफ्तार नहीं होता लेकिन दुनिया को अपनी आखिरत के बेहतर बनाने के लिए इस्तेमाल में लाता है और हमेशा ये बात याद रखता है कि जो कुछ भी है मेरे पास ये जल्द मुझसे चला जाने वाला है। जैसे अरबी का एक शायर कहता है, وَإِذَا حَمِلْتَ إِلَى الْقُبُورِ جَنَازَةً فَعَلَمْ بِأَنَّكَ بَعْدَهَا مَحْمُولُ وَإِذَا وُلِّيْتَ أُمُورَ قَوْمٍ مُدَّةً فَعَلَمْ بِأَنَّكَ عَنْهُمْ مَعْزُولُ جب بھی تم قبر کی طرف کسی جنازے کو لے کر جاؤ اٹھا لے جاؤ تو یہ یاد رکھا کرو کہ اس کے بعد تمہیں بھی کسی دن اٹھا کر یوں ہی لے جایا جائے گا اور جب تمہیں کسی قوم کے کسی عہدے پر کچھ عرصے کے لیے فائز کیا جائے یا کسی قوم کے کچھ کاموں کی نگرانی دی جائے تو یاد رکھو کہ تم بھی ان کاموں سے جلد معزول ہو جانے والے ہو۔ یعنی دنیا کا کوئی بھی عہدہ، دنیا کی کوئی بھی نعمت، دنیا کی کوئی بھی رونق کبھی بھی ہمیشہ باقی نہیں رہتی۔ واللہ عندہ حسن المآب، اللہ کے ہاں دراصل بہترین ٹھکانا ہے، وہاں کی نعمتیں پائیدار ہیں۔ اس لیے عقل مند کون ہے؟ جو نمبر ایک ان نعمتوں سے نفرت تو نہیں کرتا، ان نعمتوں کو چھوڑ تو نہیں دیتا اور نہ ہی ان نعمتوں میں اس طرح کھو جاتا ہے کہ اپنی آخرت بھول جائے بلکہ ان نعمتوں میں رہتے ہوئے اپنی آخرت کو منزل بنائے رکھتا ہے۔ یعنی اس آیت میں جن جن چیزوں کا ذکر کیا گیا ہے ان کی محبت انسان کے دل میں فطری طور پر جاگزی ہے اور جس چیز کی محبت انسان کے دل میں جاگزی ہو وہی چیز انسان کے لیے آزمائش بھی ہوتی ہے۔ یہ سب کچھ انسان کو ضرورت کے لیے بھی دیا گیا اور اس میں انسان کا امتحان بھی رکھا گیا اور بہت سے لوگ اسی امتحان میں ناکام رہتے ہیں۔ وہ ان چیزوں سے صحیح طور پر فائدہ اٹھانے کی بجائے انہی میں کھو کر رہ جاتے ہیں۔ اللہ تعالیٰ نے انسان کی ضرورت کے لیے ان چیزوں کی محبت دل میں ڈالی کیونکہ اگر ان چیزوں کی محبت دل میں نہ ہوتی تو دنیا کا نقشہ کیا ہوتا؟ ذرا سوچیں، انسان کو اس میں سے کسی چیز سے کوئی غرض نہ ہوتی، نہ اسے شادی کی ضرورت ہے، نہ اسے بچوں سے کوئی دلچسپی ہے، نہ اسے کسی دنیا کے اور ساز و سامان، نہ کسی گاڑی، نہ گھوڑے اور نہ ہی ان چیزوں کی۔ تھوڑی دیر کے لیے سوچتے ہیں کہ ایک ایسا شخص ہے جو ان ساری چیزوں سے بیزار ہے، اس شخص کو کون پسند کرے گا؟ اس شخص میں کیا خوبی ہے؟ وہ ایک غیر فطری زندگی بسر کرتا ہے۔ دین ہمیں یہ نہیں سکھاتا کہ ہم اپنے دل کو ان چیزوں کی محبت سے پاک کر لیں یا ان چیزوں کو سرے سے نکال پھینکیں دل سے یا ان سے کنارہ کشی اختیار کر لیں۔ نہیں، ہمارا دین ہمیں یہ بتاتا ہے کہ ان چیزوں کی محبت کے باوجود اللہ کی محبت کو ان سب پر غالب رکھیں، ان سب چیزوں کو اللہ کی محبت کے مطابق استعمال کریں۔ ان چیزوں کے بارے میں عام طور پر دو نظریات پائے جاتے ہیں، ایک تو یہ کہ ان نعمتوں سے فرار حاصل کیا جائے، ان نعمتوں کو چھوڑ دیا جائے، اور دوسرا یہ کہ یہ دنیا جنت ہے، انہی چیزوں کے ہو کر رہ جاؤں اور ساری زندگی انہی چیزوں کے حصول میں گزارتے رہو۔ یہ کچھ لوگ کیا کہتے ہیں، یہ چیزیں چھوڑ دو، کچھ کیا کہتے ہیں کہ یہی چیزیں سب کچھ ہیں۔ اسلام ان دونوں ایکسٹریم سے ہٹ کر ایک درمیان کا راستہ بتاتا ہے، اعتدال کا راستہ۔ وہ یہ کہتا ہے کہ ان چیزوں کو استعمال تو کرو، ان چیزوں سے محبت تو کرو، لیکن ان چیزوں کو اپنی آخرت کے بہترین انجام کے حصول میں مددگار بناؤ، ان چیزوں سے مدد لیتے ہوئے اپنی آخرت کو بہتر بناؤ۔ مثلا آپ ذرا ان میں سے ایک ایک چیز کو دیکھیے۔ عورتیں، آپ نے سنا ہوگا کہ ہر کامیاب شخص کے پیچھے ایک عقل مند عورت کا ہاتھ ہوتا ہے، پھر اسی طرح اولاد انسان کے لیے مددگار ہوتی ہے۔ اگر ایک گھر میں بیوی اور بچوں کا سکون ہو تو آپ سوچ سکتے ہیں کہ وہ گھرانہ کتنا خوشحال اور کتنا بہترین کام کرنے والا ہو سکتا ہے، کتنا کریٹو ہو سکتا ہے۔ پھر اسی طرح آپ کہیں نہیں مجھے مال نہیں چاہیے، کیسے نہیں چاہیے؟ بہت سے لوگ فقر کی وجہ سے، فاقے کی وجہ سے کفر میں مبتلا ہو جاتے ہیں۔ اسی لیے نبی صلی اللہ علیہ وسلم نے ایک دعا سکھائی جس میں ساتھ ساتھ دونوں کو رکھا، اللہم انی اعوذ بک من الکفر والفقر واعوذ بک من عذاب القبر لا الہ الا انت۔ اس کا ترجمہ ہے، اے اللہ میں کفر، تنگ دستی اور عذاب قبر سے پناہ مانگتا ہوں، تیرے سوا کوئی معبود نہیں۔ تو مال کا ہونا ناپسندیدہ نہیں، ہاں اس سے انسان صدقہ خیرات کر کے، جیسے پیچھے کی آیات میں آپ نے دیکھا، یا کسی کو قرض دے کے یا کسی کی مدد کر کے بہترین درجات کما سکتا ہے۔ پھر اسی طرح گھوڑے ہوں، سواریاں ہوں، تو آپ دیکھیں کہ انسان خیر کے بہترین کاموں کے لیے نکل سکتا ہے۔ اب یہاں آپ میں سے کتنے لوگ پیدل آئے ہوں گے؟ اب آپ کہیں نہیں گاڑی کا رکھنا تو بہت دنیا داری ہے اور نہیں ہونی چاہیے، یا ہو بھی تو کوئی فٹیچر سی ہونی چاہیے، کیونکہ زیادہ شان و شوکت کی کیا ضرورت ہے، اور وہ ہر تھوڑی دیر بعد راستے میں آپ کو اتار کے باہر دوسروں کو بلا کے دھکا دلوائے، تو وہ دین ہے؟ اور اگر اچھی گاڑی ہو، تیز چلتی ہو، تو وہ دین نہیں ہے؟ یہ سب خود ساختہ نظریات ہیں۔ ہمیں دین کیا بتاتا ہے؟ کہ بہترین سے بہترین وسائل استعمال کرو، ان سے آرام بھی لو، لیکن صرف دنیا کے کاموں میں ہی استعمال نہ کرو، ان سے اپنی آخرت بھی بناؤ۔ اسی مال سے، انہی گاڑیوں سے، انہی تمام سہولتوں سے فائدہ اٹھاتے ہوئے اپنی آخرت کو بہترین بناؤ، انہیں آخرت کے لیے انویسٹ کرو۔ اب آپ دیکھیں کہ پیچھے آپ نے فرعون کا حال بھی پڑھا، پھر اسی طرح آگے قارون کے بارے میں بھی آپ پڑھیں گے، دوسری طرف حضرت عبد الرحمن بن عوف، حضرت عثمان رضی اللہ تعالیٰ عنہ، حضرت ابو الدہدہ کے بارے میں بھی پڑھا کہ انہوں نے کس طرح اپنا مال خیر کے راستے میں خرچ کیا۔ تو ہمیں ہمیشہ ذہن میں یہ رکھنا چاہیے کہ یہ سب کچھ دراصل ہمارے لیے امتحان کے پرچے ہیں، کہ ان نعمتوں کو پا کر ہم کرتے کیا ہیں۔ اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں، اِنَّا جَعَلْنَا مَا عَلَى الْأَرْضِ زِينَةً لَهَا لِنَبْلُوَهُمْ أَيُّهُمْ أَحْسَنُ عَمَلًا، کہ ہم نے جو کچھ اس زمین پر بنایا ہے وہ کیا ہے؟ زینت ہے۔ اِنَّا جَعَلْنَا مَا عَلَى الْأَرْضِ زِينَةً لَهَا، یہ زمین کی زینت ہے، خوبصورتی ہے۔ کیوں بنائی ہے؟ لِنَبْلُوَهُمْ، تاکہ ہم ان کا امتحان لیں۔ کس بات کا امتحان؟ أَيُّهُمْ أَحْسَنُ عَمَلًا، کہ ان میں اچھا کام کون کرتا ہے۔ इन चीजों को पाकर, इन नेमतों को हासिल करके कौन खुदा को भूल जाता है, कौन उसकी इताअत छोड़ देता है, गाफिल हो जाता है, या फिर इन नेमतों को शैतान के रास्ते में इस्तेमाल करता है, बुराई के रास्ते में इन वसाइल को इस्तेमाल करता है। यही दरअसल इंसान का इम्तिहान है। असल खराबी क्या है? दुनिया की ऐसी मोहब्बत जो इंसान को आखिरत से गाफिल कर दे। जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हुब्बुद दुनिया रास कुल्ल खतीअतिन, दुनिया की मोहब्बत हर बुराई की जड़ है। हर गुनाह और हर गलत काम के पीछे आप देखेंगे कि दुनिया की मोहब्बत छुपी हुई होती है। दुनिया की मोहब्बत हर बुराई का सरचश्मा है। मौलाना रूमी ने फारसी के एक शेर में बहुत अच्छी तरह दुनिया और उसकी मोहब्बत की बात को वाजे किया है। आप अंदर जेर कश्ती पुश्ती अस्त, आप दर कश्ती हला के कश्ती अस्त। मतलब इसका क्या है कि दुनिया का साजो सामान पानी की तरह है। दुनिया का साजो सामान क्या है? पानी की तरह है, और उसमें इंसान का दिल एक कश्ती की तरह है। जैसे समुन्द्र में कश्ती तैरती है, ऐसे ही दुनिया में इंसान का दिल है। पानी जब तक कश्ती के नीचे है या इर्द गिर्द है तो वो कश्ती के चलने का जरिया है, और अगर पानी कश्ती के अंदर आ जाए तो वो कश्ती को डुबोने का जरिया है और वो हलाकत का जरिया है। तो ये एक बेहतरीन मिसाल है दुनिया की मोहब्बत और इंसान की, कि इंसान अगर दुनिया से मोहब्बत करता है तो ये तो उसकी फितरत में है, करेगा, लेकिन वो मोहब्बत काफी है जिससे दुनिया खूबसूरत रहे, मायूसी ना हो, परेशानियां ना हो। हाँ, अगर वो मोहब्बत इतनी दिल के अंदर जगह पा ले, जड़ पकड़ ले कि इंसान को आखिरत ही भुला दे, दूसरे इंसानों के हुकूक भुला दे, तो ऐसी मोहब्बत इंसान के लिए फिर हलाकत का सबब है। गोया हर चीज में एतदाल उसको हुस्न देता है, और हद से बढ़ जाना किसी भी चीज का उसकी हलाकत का सामान पैदा कर देता है। अब आपने ऐसी अहादीस भी पढ़ी होगी कि अब दुनिया मलूनतुन, दुनिया मलून है, और जो कुछ इसमें है वो भी मलून है। तो इंसान जब ऐसी हदीस पढ़ता है तो बहुत परेशानी होती है कि इसका मतलब शायद दुनिया तो बहुत ही नापसंदीदा चीज है। फिर इसी तरह एक और हदीस में आता है, अद्दुनिया जीफतुन व तालिबुहा किलाब, दुनिया एक मुर्दार है और उसका चाहने वाला कुत्ता है। तो बहुत से लोग ये हदीसें पढ़ के फिर क्या करते हैं? दुनिया से नफरत करने लगते हैं और उससे दूर होने लगते हैं। और जो लोग दुनिया के लिए कुछ काम काज कर रहे थे, भाग दौड़ कर रहे थे, उनको वो काबिले नफरत समझते हैं और उनको वो बुरा भला कहते हैं। ये एक इंतहाई रवैया है। इन अहादीस का ये मतलब नहीं है कि इंसान दुनिया छोड़ दे या दुनिया से नफरत शुरू कर दे। वो इन अहादीस को पढ़ते वक्त एक और हदीस भी सामने रखा करे कि अद्दुनिया मजरातुल आखिरा, दुनिया आखिरत की खेती है, और इन चीजों की मोहब्बत अल्लाह ताला ने इंसान के दिल में रखी है। ये इंसान ने खुद नहीं डाली, अल्लाह ने डाली है। इंसान का इम्तिहान क्या है कि एक हद से ज्यादा उनको आगे ना आने दे, और दुनिया की मोहब्बत इंसान को अंधा ना कर दे। दुनिया के पीछे इंसान ऐसा सरगर्दान ना हो कि अल्लाह और बंदों के हुकूक भूल जाए। इन चीजों को पाकर भी जो अल्लाह का जिक्र करता है वही दरअसल कामयाब है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब ये फरमाया था कि दुनिया मलून है और जो कुछ इसमें है वो भी मलून है, तो साथ ही आपने ये भी फरमाया था सिवाय उन चीजों के जिनको अल्लाह ताला की रजा जोई का जरिया बना लिया जाए, सिवाय उन चीजों के जिनसे अल्लाह की रजा हासिल कर ली जाए, तो ऐसी दुनिया इंसान को नुकसान नहीं देती। एक और हदीस में है, सिवाय अल्लाह के जिक्र के और उस चीज के जो अल्लाह ताला को पसंद हो, और बजुज आलिम के और तालिब इल्म के, यानी दुनिया की बाकी चीजें नापसंदीदा हैं सिवाय अल्लाह के जिक्र के और तालिब इल्म और इल्म सिखाने वाले के, यानी ये बेहतरीन अमल है दुनिया का। इससे पता क्या चलता है कि इंसान अच्छे कामों की तरफ बढ़ता रहे, और अच्छे काम जब ही कर सकेगा जब उसके पास अच्छाई का इल्म होगा। जब इंसान सिर्फ दुनिया की तरफ दौड़ लगाता रहेगा और आखिरत को भूल जाएगा तो यही दुनिया इंसान के लिए वबाल जान हो जाएगी।